www.attableek.com, the Reviver of Iman. الذين آمنوا توبوا إلى الله توبة نصوحا عسى ربكم أن يكفر عنكم سيئاتكم ويدخلكم جنات تجري من تحتها الأنهار يوم لا يخزي الله النبي والذين آمنوا معه نورهم يسعى بين أيديهم وبأيمانهم يقولون ربنا أتمم لنا نورنا واغفر لنا إنك على كل شيء قدير يا أيها النبي جاهد الكفار والمنافقين واغلوا عليهم ومأواهم جهنم وبئس المصير ضرب الله مثلا للذين كفروا امرأة نوح وامرأة لوط كانتا تحت عبدين من عبادنا صالحين فخانتاهما فلم يغنيا عنهما من الله شيئا وقيل ادخلا النار مع الداخلين وضرب الله مثلا للذين آمنوا امرأة فرعون إذ قالت رب ابن لي عندك بيتا في الجنة ونجني من القوم الظالمين ومريم ابنة عمران التي أحصنت فرجها فنفخنا فيه من روحنا وصدقت بكلمات ربها وكتبه وكانت من القانتين صدق الله العظيم. بسم الله. السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا توبوا إلى الله توبة نصوحا. صدق الله العظيم. خیال ہوا کہ آج صحائف معرفت یہ بہت مشہور کتاب ہے، پہلے بھی اس سے مضامین سنا چکا ہوں، بہت سنایا ہے عمل کا، رمضان کے علاوہ بھی بہت ہی لوگوں کو اثر ہوا اس کے سننے سے، بہت اہم کتاب ہے، اس پر تقریرات بڑے بڑے علماء کی ہیں، اللہ تعالیٰ نے اپنے فضل و کرم سے اس کتاب تک ہم لوگوں کو پہنچا دیا، اور دلی تقاضا ہوتا رہتا ہے کہ اس سے کچھ مضامین سناؤں، سناتا بھی رہتا ہوں. آج یہ خیال ہوا اسی سے جو ایک اہم مضمون ہے اس کو سناؤں، انشاءاللہ تعالیٰ اسے ہم سب لوگوں کو نفع ہوگا. اس کتاب کا نام ہے صحائف معرفت. حضرت شاہ العالمین شاہ عبد الرزاق صاحب جھنجھانوی کی یہ کتاب ہے، جن کی وفات 949 ہجری میں ہو چکی ہے، کئی سو سال پہلے. بہرحال کتاب پوری پوری پڑھنے سننے سنانے کی ہے، اللہ تعالی ہم سب کو اس کی توفیق دے اور اس سے نفع دے اور اس پر عمل کی توفیق برآمد فرمائے. سرخی قائم کیا انہوں نے توبہ کو اپنے لیے لازم قرار دینے سے متعلق، توبہ میں کیا چیز کرنی ہے، کون سا عمل کرنا ہے جو صحیح معنوں میں توبہ کا صدور ہو. اللہ تعالیٰ کا فرمان ہے یا ایھا الذین آمنوا توبوا الی اللہ توبۃ نصوحا. کتنی زبردست آیت مولانا, پوری آیت بھی نہیں ہے. شیخ پہلے اسی اطلاع کو لکھ رہے ہیں, پوری آیت بھی نہیں ہے. یا ہے شاید یا ایھا الذین آمنوا توبوا الی اللہ توبۃ نصوحا, اے ایمان والو اللہ سے توبہ کرو, سچی توبہ. اللہ تعالیٰ کہہ رہا ہے, اللہ ہم سب کو توفیق دے. اے ایمان والو اللہ سے توبہ کرو, سچی توبہ. سچی توبہ کے معنی یہ ہے کہ اس طرح توبہ کرو کہ اس کے بعد پھر کبھی تم گناہوں کی طرف رغبت نہ کر سکو. یہ ہے توبہ. ہر مرتبہ توبہ ایسے ہی ہونی چاہیے. اب اس کے بعد سینکڑوں مرتبہ یہ توبہ ٹوٹ جائے تو کوئی بات نہیں, لیکن ہر مرتبہ توبہ آپ کو ایسے ہی کرنی ہوگی کہ ہم اس کے بعد لوٹیں گے نہیں اس گناہ کی طرف. سمجھ گئے دونوں فرق ہے نا. حدیث تو یہ ہے کہ جسے توبہ کے گناہ کے بعد توبہ کر لیا گویا کہ اسے گناہ کیا ہی نہیں, چاہے 70 مرتبہ نہیں. اس کا مطلب یہ کہ ہر مرتبہ آپ کو یہ ارادہ کرنا ہے کہ اب ہم اس گناہ کی طرف نہیں لوٹیں گے. لیکن اگر پھر وقوع ہو گیا تو اب بھی بس رہ کیجیے, پھر توبہ کیجیے, کرتے رہیے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق دے. سچی توبہ کے معنی یہ ہے کہ اس طرح توبہ کرو کہ اس کے بعد پھر کبھی تم گناہوں کے طرف رغبت نہ کر سکو. حضرت شیخ العالم شیخ شہاب الدین سہروردی رحمۃ اللہ علیہ کا قول ہے کہ توبہ کی حقیقت یہ ہے کہ جو بات اللہ کی ناپسندیدگی کی ہو یا اللہ تعالیٰ کی ناپسندیدگی کا سبب ہو, جو بات اللہ کی ناپسندیدگی کا سبب ہو اس سے کامل اعراض بنتا جائے, کامل دوری اختیار کیا جائے. جو اللہ کی چیز جو پسند ہے, اللہ کا جو عمل پسند ہے, جو بات ناپسند ہے, اس کی طرح لوٹنے کا کوئی سوال ہی نہیں. مربی حقیقی وہ ہے, خالق ہے مالک ہے, اس کی نافرمانی کوئی سوال ہی نہیں ہوتا بندوں کو کرنے سے. نیز توبہ کی تین شرطیں ہیں, جو کچھ ہو چکا ہے اس پر سچے دل سے اظہار ندامت کرے, بہت مشہور ہے, جو گناہ ہو چکا اس پر ندامت. شرمساری, یہ اللہ تو ہمارا خالق ہے مالک ہے مربی ہے رب العالمین ہے, جب بھی ہم نے آپ کی نافرمانی کیا اس سے شرمندگی محسوس کرے. اور دوسری چیز یہ ہے کہ جو باتیں ندائل میں داخل ہیں جس کو وہ کرتا ہے اس کو ترک کرے فوراً. پہلی بات یہ ہے کہ اس پہ ندامت ہو, جو بات ہو چکی, جو گناہ ہو چکا, خطا ہو چکی, دوسرا ندامت جو ہم نے اپنے خالق و مالک کی نافرمانی کیا ہے. دوسری بات یہ ہے کہ اس وقت جو باتیں ندائل میں داخل اس کو ترک کرے. یہ بھی ہے, یعنی ارادہ نہیں بلکہ شراب ڈال دیے, شراب لیے بیٹھا بھی کہا ہم توبہ کر رہے ہیں, نہیں شراب کو ہٹاؤ, ناجائز چیزیں ہٹاؤ. اس وقت جو باتیں لذائذ میں داخل ہیں ان کو ترک کرنا, اور آئندہ ایسے اعمال و خواہشات کی جانب رخ نہ کرنے کا پختہ ارادہ کریں. یہ تین چیز بہت مشہور چیز ہے, ندامت فی الحال کیا ہونا چاہیے, ندامت اور فی الحال کیا ہونا چاہیے کہ جو چیزیں اسے ترک کریں. ایک تو پہلی چیز ندامت ہو گناہ پر, دوسری جس سے گناہ ہوا اس کو الگ کرے, اور تیسری بات یہ ہے کہ پھر ادھر رخ بھی نہ کرے, اس کو عمل کرنے کا رخ نہ کرے. رخ نہ کرنے کا پختہ ارادہ کرتا ہے, پہلے تو ترک کرے اس چیز کو ہٹائے, اور یہ بھی ارادہ کرے کہ اب اس کے ہم قریب نہیں آئیں گے. تین ہو گئے نا, اچھے انداز سے کہا انہوں نے, یہ تمام عربی کتابوں میں لکھا ہوا ہے. یہ اب اے خامند ارجمند جان, اے عزیز جان, خامند ارجمند جان لے کہ توبہ کی تین قسمیں ہیں. اصح یعنی بالکل صحیح توبہ, اصح بالکل صحیح جس میں تمام تر خلوص فکر و عمل شامل ہو, آئندہ گناہ کی طرح رغبت نہ کی جائے. صحیح یہ تو اصح ہے, اور صحیح توبہ اور غلط توبہ، اصل توبہ توبۃ النصوح ہے، جو اصا ہوگی وہ توبۃ النصوح ہوگی. صحیح توبہ یہ ہے کہ ایک وقت میں سچے دل سے توبہ کی جائے، چاہے اس کے بعد بتاقضائے بشریہ گناہ ہو جائے، اس وقت اس کو سوچنا چاہیے کہ اب ہم کو اس کے قریب نہیں جانا ہے. اور فاسد توبہ یہ ہے کہ زبان سے مجھ دکھاوے کے لیے آدمی توبہ کرے اور اس کا دل لذت معصیت میں پھنسا ہوا ہو. توبہ تو کر رہا ہے لیکن دل اس کا متنفی نہیں ہے، گناہ سے لگا ہوا ہے. سچی توبہ کی علامت یہ ہے کہ انسان نے دوستوں کی معیت میں جس کو فجور میں مبتلا رہا تھا ان سے ملنا جلنا ترک کر دیا. یہ بھی ایک علامت ہے کہ جن لوگوں کے ساتھ وہ معصیت میں مبتلا تھا ان لوگوں کا ساتھ چھوڑے. پہلے تو یہ گناہ کو چھوڑے، یہ گناہ کو نہیں چھوڑ سکتا جب تک کہ جن کے ساتھ گناہ کرتا تھا ان کو نہ چھوڑے گا. بہت عمدہ سچی توبہ کی علامت یہ ہے کہ انسان میں دوستوں کی معیت میں فسق و فجور میں مبتلا رہا، جن دوستوں کی معیت میں فسق و فجور میں مبتلا رہا تھا ان سے ملنا جلنا ترک کر دیا، تاکہ وہ دوبارہ گناہوں کی تحریض و ترغیب کا باعث نہ بن سکے. کیونکہ اگر ہوں گے تو وہ تم کو ابھارا کریں گے، گناہ کی طرف لے جانے کی کوشش وہ کریں گے. ایسے لوگوں سے کیا ہے، صحبت بس بر، صحبت بس اس سے بچو. لکھا ہے کہ صحبت صالح عمل صالح سے بہتر ہے، اور صحبت تالے بری صحبت برے عمل سے بہتر ہے. کیونکہ صحبت صالح بہت سے صلاح کا موجب ہے اور بری صحبت بہت سی برائیوں کا. اس وجہ سے سب سے بڑی چیز یہ ہے برے ساتھیوں سے اجتناب. اس کے علاوہ ان مقامات کو بھی چھوڑ دے جہاں اسے فسق و فجور میں اپنا وقت گزارا ہے، کتنی عمدہ باتیں. وہ گھر بھی چھوڑ دو، وہ مقام بھی چھوڑ دو، وہ شہر بھی چھوڑ دو، وہ محلہ بھی چھوڑ دو. یہ ساتھیوں کو چھوڑو، اللہ کو چھوڑو، اس جگہ کو بھی چھوڑو. ضروری ہے نہیں مولانا اس کا رمضان ہوا ہے اسی لیے آیا ہے تو ایسی باتیں معلوم ہونی چاہیے نہیں. رسول خدا صلی اللہ علیہ وسلم نے فرمایا ہے توبہ کرنے والا ایسا ہے جیسا اسے کبھی گناہ سرزدی نہیں ہوا. التائب من الذنب کما لا ذنب له، آیت ہے نہیں حدیث ہے، التائب من الذنب کما لا ذنب له، گناہوں سے توبہ کرنے والا ایسا ہے گویا گناہ کیا ہی نہیں. کتنی بڑی بات ہے. اتق اللہ سما کو دی، حدیث بہت سناتا ہوں مولانا ہر ملک میں پانچویں میں، جیسے انا آتا ہے نا ایسے حدیث میں یہ ہے، یہ حدیث ہے حدیثوں میں، اتق اللہ ہے سو ما کنت و اتبع سیئت حسن تموا و خالق الناس بخلق حسن. اے اتق اللہ ہے سو ما کنت، جہاں کہیں بھی رہو اللہ سے ڈرو. و اتبع سیئت حسن تموا، اور سیاح کے بعد حسن لاؤ، کوئی برائی ہو جائے فوراً نیکی کرو، استغفر اللہ پڑھ لو، اعوذ باللہ من الشیطان الرجیم پڑھ لو، خالی توبہ توبہ کر لو. حدیث بدلا رہی ہے، اتق اللہ حسما کنتا و اتبع السیئات حسنا تموا، کوئی برائی ہو جائے اس کے بعد حسنا کر لو، استغفر اللہ کر لو. ہر بات حالی فرماتے ہیں کہ نقد علاج کرو. اب یہ نہیں کہ گناہ تو اس وقت کیا، آپ سوچتے ہیں تحجد کر لیں گے من درمیان میں کیا ہو، اس وقت سے جب مرض ہو اس وقت اس کا علاج کرو. تم سے کوئی بدنظری ہو گئی، زبانی ہو گئی، فوراً توبہ کرو، اس کا اثر دل پر نہیں رہے گا. ایک بزرگ تھے، ہم نے خود ماشاء اللہ صلی اللہ علیہ وسلم سنا، یہ بہت بڑے عالم تھے مصر میں، بہت بڑے عالم تھے. جب آپس میں کوئی بات ہو جاتی تھی مدرسین میں، اس میں ہمیں مان لیے عشاء بات ہوگی بات یا مغرب بات ہوگی، تو سونے سے پہلے پہلے ان دونوں آدمی گھروں میں جاتے تھے، کہتے بھائی آپ دونوں آدمی میں بات ہو گئی ہے، ناشاکی ہو گئی ہے، اسے آپ لوگ حل کر لیجیے. क्योंकि अगर रात गुजर गई तो उसके अंदर पुख्तगी आएगी, फिर जल्दी नहीं छूटेगी गुना। गुना की जो एक अलामत है, गुना का जो एक असर, वो जाय नहीं होगा। ये मैंने खुद हजरत से सुना, माशा रसूलल्लाह साहब से। वो आलिम जब कोई बात हो जाती थी तो रात ही में जाते थे उनके घरों में कि आप उस सुलह कर लीजिए, मुसालहत कर लीजिए, क्योंकि अगर रात गुजर गई इस पर तो फिर वो चीज साफ नहीं होगी, निशान रह ही जाएगा। महाराज रसूल खुदा ने फरमाया, गुनाह से तौबा करने वाला ऐसा है जैसा उसे कभी सरजद गुनाह हुआ ही नहीं। उसकी मिसाल इस तरह दी जा सकती है कि जैसे एक कपड़ा फट गया, बड़ी उम्दा मिसाल है, जैसे एक कपड़ा फट गया है, अब उसे एहतियात से इस तरह सिया जाए ये मालूम ही न हो कि कहाँ से फटा हुआ था। अगर फटे हुए कपड़े को सीने में सुस्ती बढ़ती जाएगी तो कपड़ा ज्यादा फटता चला जाएगा, फिर उसको सीना मुश्किल हो जाएगा, कड़ा उम्दा है तो उसका सीना मुश्किल हो जाएगा। इसी तरह अगर किसी शख्स से कोई सगीरा गुनाह हुआ, देखिए कितनी बड़ी बात है कि सगीरा को भी कम न समझो, सगीरा से भी बरात अभी जाहिर करो, उससे भी आजादी इख्तियार करो, क्योंकि सगीरा पर इसरार जब होगा तो कबीरा हो जाएगा। बड़ी उम्दा बात ही नहीं, फिर उसको सीना मुश्किल। इसी तरह अगर किसी शख्स से कोई गुनाह सगीरा हो गया और फौरन उसे उसको मुतनब्बा होकर तौबा कर ली तो ऐसा हो गया जैसा उससे गुनाह हुआ ही नहीं। अगर तौबा में तकसीर और ताखीर होगी, अगर तौबा में तकसीर कोताही और ताखीर होगी तो गुनाह करने वाला मुस्तौजिब सजा हो जाएगा, अब सजा का मुस्तहिक हो जाएगा। नऊज़ु बिल्लाह मिनह। अल्लाह पाक हम सबको इससे महफूज रखे। दुआ करना है शेख, दुआ करना है, अल्लाह पाक हम सबको इससे महफूज रखे। अकलमंद आदमी को चाहिए कि अपने बाती को हर किसी के खोट से, यानी बुग, हसद, अदावत और ऐसी दो तीन बातों से बचाए। बहुत अच्छा है भजन। अकलमंद आदमी को चाहिए कि अपने बाती को हर किस्म के खोट से, यानी बुग, हसद, अदावत और ऐसी दो तीन बातों से बचाए और इस्तिग़फ़ार और निदामत के साइकिल से उसको जला दे। जला दे नहीं मुझा, जला दे रोशनी दे, दोनों एक सही है ना। अब मैं जानता तक लिखा जला दे, कहाँ जलाना और कहाँ जला देना। जला दे मतलब रोशनी देना और जला दे माने आन देना, दोनों फर्क हो गया नहीं। ये अरबी नहीं चाहेंगे, इबला नहीं जानता होगा लिखना पढ़ना, यही सब करेगा उर्दू में ही पढ़ पाएगा। और इस्तिग़फ़ार निदामत के पानी से, सगमान पानी से इस्तिग़फ़ार और निदामत की साइकिल से उसको जिला दे ताकि अज़ाब खुदाबंदी में गिरफ्तार न हो। अगर मंदी की बात ये गुनाह हो गया हो गया, उसको रहने न दो, तौबा कर लो, इस्तिग़फ़ार कर लो, सुभानअल्लाह कर लो, सदका कुछ कर लो, खत्म हो जाएगा। अगर कोई हो जाए तो क्या है उसकी खबर, इत्तकिल्लाह है सो माकुंत वो अतब सैयद हसना तम हुआ, मिटा देगा, गुनाह का कोई असर बाकी नहीं रहेगा। रवायत है कि एक बार हजरत अमीर मोमिनीन उमर रज़ियल्लाहु ताला तीन दिन तक और तीन रात तक अपने घर में रहे, बाहर न निकले। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत उमर को पूछने आए, भाई कहाँ है हजरत उमर। आदमी देखो पूछता है ना, अक्सर भाई को बार बार पूछने लगे, तीन दिन पूछते ही रह गए, अपना मिजाज यही है मुझा, अपने आदमियों में पूछता रहता हूँ, कोई इसको कुछ समझे कुछ समझे, बारे में मिजाज ऐसी होता है ना, पूछना कमाल की बात है। और मैं कहता हूँ पूछना कमाल की बात है। घर में कहते थे कि एक औरत यहाँ आती है, सब जानती है उसको, कहा कि मौलाना मालूम होता है, उन्होंने कहा मौलाना मालूम था, हम लोग को भूल गए। तो घर में ने कहा नहीं मौलाना का तो कहता है यही कसूर है कि हम किसी को भूलते नहीं। वो इसी फिर मरीज हो गई, कहा कि जब मौलाना ऐसे तो हम मरीज हो जाएंगे, हमको पूछा भी नहीं जी। आप तो वालिद को वालिद सबको कुछ पूछने में कोई देर नहीं लगती बोल जाए। तीन दिन तक पूछते रहे, अल्लाह के रसूल हजरत उमर को पूछने आए आखिर क्या बात है कि उमर तीन दिन और तीन रातें घर में क्यों है, बाहर क्यों नहीं आए? हजरत उमर के घर पहुंचकर आपने दरिया ये किसी भेजा नहीं, खुद तशरीफ ले गए। ये भी सब सुन्नत है बोलते हैं, इसी वजह से सुन्नत को पेश न रहो। ये थोड़ी थोड़ी बात के लिए बस आदमी भेजो, ये नहीं। जब तुम कुछ कर सकते हो खुद कर लो इस काम को, उसके घर तुम खुद चले जाओ। चाचा हजरत उमर के घर पहुंचकर आपने दरियाफ्त किया, अय उमर क्या बात है, तुम्हारी आंखों से ये जाहिर हो रहा है कि इन दिनों में तुम सोए नहीं, क्या बात है भाई? तीन दिन से आए नहीं, हम मालूम होता है कि तुम सोए नहीं, रात तुम्हारे आंखों का असर है। हजरत उमर ने जवाब दिया, या रसूल अल्लाह, मैं बराबर ये सोचता रहा हूं कि अगर मैदान हश्र में अल्लाह पाक ने मुझसे सवाल किया कि तुमने इतने दिनों तक लात उज्जा बुतों की परस्ती की, तो मैं क्या जवाब दूंगा? जबकि इतने बड़े मुसलमान हो चुके थे, ये पहले बड़े गुनाह को के रोते थे कि अगर अल्लाह पूछेगा कि फला फला बुतों की तुमने पूजा किया, परस्तिश किया, तो मैं क्या जवाब दूंगा? ये था मौलाना, ये है तरीक, ये बदलेंगे नहीं, यही तरीक रहेगा। फुसाक फुजार और कुफार जो ऐसे बदल नहीं सकता, तरीक तो यही रहेगा। अपने गुनाहों का इस्तेहजार, तौबा इस्तेफार, अपने गुनाहों का इस्तेहजार, अपनी तौबा इस्तेफार। जवाब क्या ऐ खुदा के रसूल, कुछ आप ही बतलाए कि मैं क्या जवाब दूं, क्या उनका बात है? ऐ खुदा के रसूल, कुछ आप ही बतलाए कि मैं क्या जवाब दूं? हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने वही का इंतजार फरमाया, वही आ जाएगी परम बाजार में। और खामोशी अख्तियार की, उन्हें बोले नहीं। इस सूरत हाल से करीब था कि हजरत उमर का पित्ता पानी हो जाए, उन्होंने खामोशी अख्तियार किया। तो उनको यह हुआ कि मालूम होते मामला हमारा बहुत गड़बड़, मालूम हुआ कि हाथ फेर हो जाएगा। पित्ता पानी मतलब अंदर तजमा ठीक है कि नहीं, ऐसा होता है हाथ फेर हो जाएगा। हुजूर ने खामोशी, ये नहीं कहा कि नहीं नहीं कोई बात नहीं, ये नहीं कहा। जब ये नहीं कहा तब खटक पैदा हो गई, कौन सकता अल्लाह के यहां देश न हो जाए। करीब था कि हजरत उमर का पित्ता पानी हो जाए, वो इस बात पर बेइंतहा डर गए थे कि आखिर खुदा के रसूल ने फौरनी इस बात का जवाब क्यों नहीं दिया, क्या बात, क्यों नहीं जवाब दिया कि इतने में अल्लाह जल्ल शानहु अमन वालों की तरफ से वही आ गई। नहनु इदा सालहना मा अब्दि लम नसलो अम्मा मजा, क्या उम्दा है ये आयत आई। जब हम किसी बंदे से सुलह कर लेते हैं तो माकबर की चीजों का सवाल नहीं करते, जो हो गया हो गया, सुलह हो गया। कहता हम याद करो बोलता, हमको तो याद नहीं होगा, आप लोग अल्लाह की तरफ से। हजरत उमर से अब सुलह हो चुकी है हमारी, अब उनके माली के गुनाह पर हम सजा नहीं देंगे। गहन ने पूछा, नहनु इज़ा सालहना मा अब्दि लम नसअलु अम्मा मज़ा, हम जब किसी बंदे से सुलह कर लेते हैं तो गुजरी हुई बातों के मुताबिक कोई सवाल नहीं करते। शर्म करता आदमी, अब किसी माफी तलाफी हुई कहता है हाँ भाई तुमसे ये गलती हुई थी, कहता कोई कभी नहीं करता उसको, कहता अरे भाई छोड़ो। जब वो बात को याद दिलाता है कि हजरत ये फौरन कहा जाता है कि नहीं छोड़ो, वो बात का जिक्र ही ना करो, अल्लाह रब्बुल इज्जत का कह नहीं सकता। दोबारा जो गलती हो गई उसका इरादा मुहिब महबूब कर ही नहीं सकता। जो गुजर गई मजा माँ मजा सुन गई, जो चीज गुजर गई गुजर गई, उसको दोबारा बात नहीं ले आते। बहुत उमदा भाई साहब, जब हम अपने बंदे से सुलह कर लेते हैं, यानी तौबा की तौफीक दे दिया तो मुसलमान हो गए, तो गुजरी हुई बातों से मुतलिक कोई सवाल नहीं करते। रवायत है हजरत फुदैल इब्ने अय्याद इब्तिदा में डाका धनी करते थे। अब देखिए आ गया वो वाक्य, इसीलिए सुनाया था मैंने। लेकिन जिससे कोई चीज छीनते तो उसका नाम मकाम उसके बाप का नाम वाक्य की तारीख और उसके बारे में दफ्तर में लिख लेते थे। डाकू थे हजरत फुदैल इब्ने अय्याद, क्या था डाकू थे, डाका डालते थे। उसके बाद क्या हो गए, डाकुओं के सरदार थे, क्या हो गए बुजुर्गों का सरदार हो गया। अब सब अपने इलाके के नाम खुदैल रखते हैं, ये तबर्रुक डाकू के नाम पर नहीं रखते हम, डाकू के होने का हिस्से नहीं बल्कि अहलुल्लाह में से हो गए थे इस बिना पर नाम रखते हैं खुद। उसकी तौबा का वक्त, जब उनके तौबा का वक्त आया तो ऐसा हुआ कि उन्होंने एक कारवां पर हमला किया, अब तौबा का वक्त आ गया, डाका डालते रहे। लेकिन डाके में भी ये था कि एक दफ्तर रखे काफी बनाए हुए थे, उसमें लिख लेते थे फला दुकानदार के या फला के महल में हमने डाका डाला, ये लिखा हुआ था। तमाम काफिले वाले जान के खौफ से तितर बितर गए, हमला किया एक पर, और तमाम लोगों की जायदाद को एक जगह इकट्ठा कर लिया डाका डाल करके। फुदैल ने उनके तमाम अमलाक पर कब्जा कर लिया। कहा जाता है कि अहले काफिले में एक शख्स कुरान पढ़ रहा था, जब उस आयत पर पहुंचा अलम याने लिल्लदीना आमनु अन तख्शा कुलूबुहुम लिज़िक्रिल्लाह, यह आयत पर देखिए एक ही आयत का असर देखिए क्या होता है। ये नहीं कि तीन घंटा की तकरीर हो तभी लोग समझते हैं वाद का क्या फायदा, अरे वाद में एक आयत पढ़ के जो तशरीह करता है वो मामूली चीज होती है, लेकिन बेवकूफों को कौन समझाए। हजरत फुदैल ने उनके तमाम अमलाक पर कब्जा कर लिया, डाका डाला। कहा जाता है कि अहले काफिले में एक शख्स कुरान पढ़ रहा था, अहले काफिले जिसका माल चोरी डाका डाला था उसमें एक लड़का था हाफिज रहा होगा, ओसामा भर कर रहा हो या ओसामा से छोटे ही रहा हो। जब इस आयत पर अलम याने लिल्लदीना आमनु अन तख्शा कुलूबुहुम लिज़िक्रिल्लाह, क्या अभी वक्त नहीं आया कि ईमान वालों के लिए दिल नरम हो जाए, उनके कुलूब अल्लाह की याद के वास्ते दहल जाए, नहीं वक्त आया? ये आयत पढ़ा फुदैल इब्न अय्याद, उनके हिदायत का वक्त आ गया था। हमारा वो लड़का तो यही पढ़ लिया, उसने किसी ने पढ़ दिया, लड़के किसी ने यूं ही पढ़ दिया, उनके दिल को लग गई बात, अरब रहे होंगे वो अरबी थे, क्या अल्लाह का कलाम, क्या वक्त नहीं आया ईमान वालों के लिए कि नरम हो जाए उनके कुलूब अल्लाह पाक की याद के वास्ते। फुदैल ने पुकार कहा वक्त आ गया, सब सामान डाके का लिए हुए हैं, सब लोग डरे खड़े हैं कि अब कतर करेगा फुदैल। लेकिन इस आयत को सुनते ही असर हो गया है, यही मैं कहता हूं कि एक आयत का असर हुआ कि फुदैल कहां से कहां पहुंच गए, कोई इंतहा नहीं। अहरुल्लाह के सरदार, हमारे सिलसिले के अहम चिश्तिया के सरबराह हैं वो। फुदैल ने पुकार के कहा, वो वक्त आ गया कि मैं अब डर गया, और तमाम अहले काफिले को आवाज दी कि वो आए और अपना माल ले जाएं, सबको जमा था वो ले जाते किसी चीज से, आ जाओ। वो लोग इस ख्याल से न आए कि फुदैल उसको इस बहाने से बुलाकर कत्ल न कर दे, अभी तो माल लिया है कत्ल कर देगा, ये डाकू इतना बड़ा है, लोग बदलते हैं उनसे। पर उन्होंने इल्हाउजारी शुरू की, फुदैल ने इल्हाउजारी की, भैया ले जाओ, अब हमारा ताल्लुक इस माल से नहीं है, ले जाओ। और कहा अय मुसलमानों, मैंने इस काम से तौबा कर ली और मैं शर्मिंदा हो गया हूं। उन्होंने कहा अय फुदैल, अगर तुम सच्चे हो तो यहां से चले जाओ, मैंने तुम पर खतरा हमको है, अभी माल लिया है अभी जान भी तुम ले लोगे, यहां से हटो और हमारा माल छोड़ जाओ, हम खुद उसे उठा लेंगे, तुम्हारे सामने नहीं आएंगे। फुदैल ने कहा बहुत मुमकिन है कि तुम में से किसी का माल जाये हो जाए, ये भी एक बात है, किसी का माल कोई और ले ले तो मैं फिर जिम्मेदार हो जाऊंगा उसे, और कयामत के दिन उसकी जिम्मेदारी मुझ पर आएगी। अब इतना डर गए कि चोरी किए हुआ डाका डाले वाले माल में हो सकता है इसके घर में हो जाता, नहीं अनजाने में हो जाता है माल, ऐसी कोई कोई लेकर चला जाता, इसलिए मेरे सामने आओ, अपने अपने माल को पहचानो और जिसकी जो चीज हो वो उसे पहचाने और उठा कर ले जाए, मैं कुछ नहीं बोलूंगा। काफिले वाले फुदैल की इस तरह यकीन दहानी के बाद आए और अपना अपना सामान देकर और पहचान कर उस पर काबिज हो गए। ये तौबा मतलब फुदैल ने उनसे माफी चाही और उनको खुश किया। बाद वो घर आए और अपना मामूल बना लिया कि अपने दफ्तर में देखते जो चीज इससे छीनी थी वो उसे वापस करते। उसी तरह उन्होंने अपना देखा दफ्तर कि हमने फला चीज फला की ली थी तो उसको वापस कर देते। उन्होंने अपने तमाम दुश्मनों और मुखालिफों को अपने से खुश कर लिया और दुनिया और दुनिया अमवाल में से कोई उनके पास बाकी नहीं है और दुनिया के अमवाल में से कोई चीज उनके पास बाकी नहीं रहेगी। एक दिन उन्होंने रजिस्टर में देखा तो उन्हें पता चला कि एक बार निशापुर के एक यहूदी से 40,000 रुपया छीने थे। 40,000 दिनार रुपया नहीं दिनार अशरफी छीने थे। जबरदस्त डाकू थे, मामूली थोड़े थे, बुधर इमार जबरदस्त डाकू। अभी तो उसकी रकम नहीं लौटाई गई थी और उसे खुश नहीं किया गया था। यहूदी था, सबको दे दिया, कुछ था ही नहीं। उस यहूदी के पास आकर देखो तौबा इसको कहते हैं मौलाना, लोग बैठ हो जाते हैं, ये होते हैं तौबा की है। उस यहूदी के पास आकर आपने कहा कि मैं फुजैल हूं, इतने साल पहले फुला मुकाम पर मैंने 40,000 दीनार तुझसे छीने थे, अब मैंने डाकर गनी से तौबा कर ली है और जिसका जो माल मता मेरे पास था वो मैंने उसे लौटा दिया है, लूटा हुआ माल लौटा दिया है, लेकिन तुझे लौटाने के लिए मेरे पास कुछ नहीं रहा। कहां से रहा? मैं तेरे पास आया हूं, ये है तौबा वाला, मैं तेरे पास आया हूं और तुझसे ये कहना चाहता हूं कि अब जो तू चाहे मेरे बारे में फैसला करे, चाहे मुझको गुलाम बनाए, चाहे मुझे जेल में भेज, चाहे मारे पीटे, जो चाहे कर, खां मुझसे उसके बदले में मजदूरी करा ले, खां माफ कर दे। यहूदी ने कहा मेरा हक मुझे दे ताकि मैं तुझसे खुश हो जाऊं, मैं राजी नहीं हूं, तुझको देना होगा। चुनाचा फुदैल यहूदी के मुलाजिम हो गए, बाग में काम करूंगा, पारसी करूंगा, खेती बाड़ी करूंगा और इस तरह अपना माल अदा करूंगा, उसकी खिदमत करने लगे। यहूदी ने तौरात में कहीं पढ़ा था उम्मत मोहम्मदिया में से जो शख्स सिद्क दिल से तौबा करेगा वह अगर खाक में हाथ डालेगा तो वो भी सोना हो जाएगा, ये पढ़ा था उसने यहूदी ने। उम्मत मोहम्मदिया में से जो शख्स सिद्क दिल से तौबा कर लेगा वो अगर खाक में हाथ डालेगा तो वो सोना हो जाएगा। उसने सोचा कि अब मौका है इसका, कि इसका इंतजार लिया जाए, मुसलमान है इंसान, तौबा सही किया है या नहीं किया है। यहूदी अपने घर में गया और हमयानी को मिट्टी से पुर किया, थैली जो थी उसमें मिट्टी से पुर किया और एक ताक में रख दिया और बाहर आया। फुज़ैल से बोला मैंने कसम खाई है कि मैं तुझसे कुछ नहीं लूंगा, लेकिन एक काम मेरा कर दो, मेरे घर में जाओ, फला ताक पर मेरी एक हमियानी रखी हुई है उसे उठा ले आओ ताकि मैं तुझसे खुश हो जाऊं। ये नहीं कहा उसमें क्या है क्या नहीं, कुछ नहीं कहा, मेरी एक हमियानी थैली हमें थैली रखी हुई है उसे उठा ला ताकि मैं तुझसे खुश हो जाऊं। फुज़ैल ने उसके घर में जाकर उस ताक से वो हमियानी उठाई, हमियानी नजदना और ला कर यहूदी के सामने डाल दी। कुदरत का करिश्मा कहीं देखिए कि जितनी अशरफी यहूदी से उन्होंने कभी छीनी थी उतनी ही अशरफियां यहूदी को उसमें से मिली। उस हमियाम तदत पड़ी हुई थी, अल्लाह ताला ने उतनी ही अशरफी उसके अंदर थैली में रख दिया, जब उसे खोला तो अशरफी मौजूद है। करामदारी भी नहीं, अब दिखाओ कोई करामदार तब ठीक बनेगा, तब हमें भी तो कुछ है, कुछ नहीं, कुछ नहीं। यहूदी से उन्होंने कभी छीनी थी उतनी अल्लाह ने रख दिया उसके अंदर, उतनी ही अशरफियां यहूदी को उसमें से मिल गई। यहूदी के दिल पर इस बात का गहरा असर हुआ, समझ गया कि उम्मत मोहम्मदिया का सच्चा तायब है, उम्मत मोहम्मदिया का सच्चा तायब तौबा करने वाला है। यहूदी के दिल पर इस बात का गहरा असर हुआ, उसने कहा तूने मेरे کفر کے تامے کو ایمان کے سونے سے بدل دیا. میں کفر کا تابع لیے ہوئے تھا اور تم نے سونے سے اس کو مرمت دے دیا, تابے کو ہٹا کے سونا رکھ دیا. یعنی کتنا عمدہ جملہ ہے بولتا. یہ کتاب سنانے کا یہ فائدہ ہوتا ہے, اگر میں زبانی سناتا سنا دیتا رہے. لیکن یہودی کے دل پر اس بات کا گہرا اثر ہوا. اس نے کہا, تو نے میرے کفر کے تابع کو ایمان کے ذرے خالی سے بدل دیا, سونا دے خالی سونا کر دیا. تو میرا دل کیا تھا؟ تابع کا تھا, لوہے کا تھا. جب اس کے اندر ایمان آ گیا تو اب یہ خالص سونا ہو گیا. اب تو مجھے اسلام کی دعوت دے. یہودی کہہ رہا ہے, توبہ باغ والا, اب تو مجھے اسلام کی دعوت دے, بے شک تمہارا دین سچا ہے. اسی وقت وہ یہودی اور 70 دوسرے آدمی اس ساتھ مسلمان ہو گیا. وہ یہودی مسلمان, اس کے ساتھ 70 آدمی سب مسلمان ہو گئے. اسی یہ مسئلہ اسی کے حال کیا گیا ہے. گر رکھے تو زگریہ تر گردد, گر رکھے تو زگریہ تر گردد, خاک اندر کفے تو سر گردد. اگر تیرا رخ تیرے آنسو سے تر ہو جائے, کیا عمدہ شعر عمدہ ہے کہ نہیں؟ اگر تیرا رخ چہرہ تیرے آنسو سے تر ہو جائے تو مٹی بھی تیری مٹھی میں سونا ہو جائے. اگر جوان توبہ کرتا ہے تو اللہ کا محبوب ہو جاتا ہے. اب جوانوں کو خطاب فرما رہا ہے. اگر جوان توبہ کرتا ہے تو اللہ کا محبوب ہو جاتا ہے, بوڑھا اگر توبہ کرتا ہے تو وہ خدا کا دوست بن جاتا ہے. مگر جوانی کی توبہ اللہ کے نزدیک زیادہ عزیز ہے. کھول لو جوان لوگ, بوڑھا تو اب کرے ہی گے توبہ. جوانی کے اندر آدمی اگر اللہ کی طرف رجوع ہوتا ہے, شاب النشہ فی عبادت اللہ, 7 آدمی پر عبادت میں عرش میں جگہ ملی, ان میں سے شاب ہے, ان پر بیان کرتا ہوں میں. شاب بہت ہے, نہیں بیان کروں, پڑ جائے گی بات. شاب النشہ فی عبادت اللہ, وہ جوان جو جوانی میں اللہ کی عبادت کرتا ہے تو اللہ اس کو اپنے عرش کے نیچے جگہ دیتا ہے کہ نہیں؟ اب ہم لوگ تو گزر گئے اس سے, اب بھیا آپ لوگ ہیں. اگر جوان توبہ کرتا ہے تو اللہ کا محبوب ہو جاتا ہے, بوڑھا اگر توبہ کرتا ہے تو خدا کا دوست بن جاتا ہے. مگر جوانی کی توبہ اللہ کے لیے زیادہ عزیز ہوتی ہے. سورہ جوانی میں میں جوانان مستعدان سے کہتا ہوں, ان جوانوں سے کہتا ہوں کہ تم کوڑیوں کو لے کر کے, سنگریزوں کو لے کر کے جواہرات کو کیوں دے رہے ہو؟ یہ کس کا جملہ ہے؟ خواجہ محمد معصوم کا. میں جوانان مستعدان سے کہتا ہوں کہ تم سنگریزوں کو لے کر کے, کوڑیوں کو, چھگڑیوں کو لے کر کے جواہرات کو, موتیوں کو دے رہے ہو. تمہاری جوانی جواہرات سے, سونے چاندی سے بڑھ کر کے اس کو ضائع نہ کرو, اس کو مٹی میں نہ ملاؤ, اس کو اپنے کو تباہ میں نہ کرو, اپنے کو تباہ میں کرو. بات اچھا ہے مجھے, بس کروں نا. اللہ تعالیٰ مجھے بھی عمل کی توفیق دے, آپ حضرات کو صحیح توبہ کی ہم کو توفیق معلوم فرمائے, اپنے بدلنے کی ہم کو اللہ تعالیٰ توفیق مرحمت فرمائے. آج ایسے مضامین کی ضرورت ہے کہ نہیں؟ اس وجہ سے یہی سناتا ہوں. انہی مضامین سے ہمارے بزرگوں نے کام کیا ہے. یہ بہت بڑے آدمی ہیں, لیکن سوانے دیکھے تو معلوم ہوا بہت بڑے آدمی ہیں. یہ انہوں نے لکھا ہے, قاری طیب صاحب نے اس پر تقریر بھی لکھی ہے, بہت عمدہ یہ ہے. بولے بہت عمدہ. صاحب معرفت کی ترتیب اس کی شاید عدل ہے کہ مقامات عمل و حال کی یہ ترتیب وہی قائم کر سکتا ہے جو تربیت راستوں سے گزرا ہوا ہو. جو تربیت کے راستے سے گزرا ہو وہی یہ باتیں لکھ سکتا ہے. اچھی بات ہے، یہ کل تیئیس آپ لکھ رہے ہیں. اور بصیرت کے ساتھ نشانات راہ کی نشاندہی کر رہا ہو، جو گیا ہوں گزرا ہوں وہی کر سکتا ہے. چونکہ شاہ عبدالرزاق اس راستے سے گزرے ہیں، اس بنا پر وہ باتیں بیان کر رہے ہیں کہ گویا کہ دیکھی ہوئی ہے ان کی. وہ تو کیا بات ہے، یہ کل تیئیس آپ لکھ رہے ہیں. حضرت مصنف رحم اللہ تعالیٰ خود بڑی خوبی اور حداقت سے تصوف کی ابتدا اور انتہا ان دونوں کے درمیان کے مراحل کرتے ہوئے انتہا تک پہنچے ہوئے ہیں. اس لیے یہ کتاب ایک ایسا آئینہ ہے جس میں منتحی متوسی سب اپنے اپنے شکلیں دیکھ سکتے ہیں اور اپنے آئے و سوا پر مترا ہو سکتے ہیں. اس وجہ سے سننا سنا چاہیے کہ نہیں، بس اپنے کو اگر دیکھنا تو اس کتاب کو دیکھو، تمہاری پوری صورت اس کتاب کے اندر پائی جائے گی. اللہ ہم سب کو اس کی توفیق دے. آخر دعوانا یا اللہ، رمضان شریف کی برکت سے ہمارے نفوس کی اصلاح فرمائیے. ہم میں کے جو بیمار ہیں اللہ ان کو صحت کاملہ عطا فرمائیے. جو صحت مند ہیں اللہ ان کو بیماریوں سے محفوظ رکھیے. اللہ تعالیٰ اپنی معیت سے، اپنی محبت سے، اپنی ہدایت سے ہم سب لوگوں کو سرفراز فرمائیے. رمضان شریف بے شک بہت مبارک مہینہ ہے، بابرکت مہینہ ہے، رحمت والا مہینہ ہے، مغفرت والا مہینہ ہے. اللہ تعالیٰ ہم سب لوگوں کو مغفرت سے بھی مالا مال فرما اور صلاح اور تقوی جو ضروری ہے اس راستے کے لیے ان تمام چیزوں سے ہم کو اعلیٰ سا پیدا سا فرما. جو لوگ سن رہے ہیں یا سنیں گے یا جو ہے، اللہ اسے عام لوگوں کے نفع عام عطا فرمائیے. میں تو ایک درمیان کا آدمی ہوں، اصل یہ مضمون حضرت عبدالرزاق صاحب کا ہے. اللہ تعالیٰ نے ان کو بہت بڑا منصب دیا تھا، بہت بڑا مرتبہ دیا تھا. اللہ تعالیٰ ان کے کلام سے مجھ کو بھی نفع دے اور تمام سننے والے کو نفع دے. وآخر دعوانا الحمدللہ رب العالمین. آپ کو معلوم ہے کہ ہمارے خاص بھتیجے کہ یہ محمد مکی ان کی بیوی سخت بیمار ہے. بزرگ کی طفل میں، رمضان کے طفل میں، قرآن کے طفل میں اللہ اس کو بھی صحت دے. اور ہمارے بھتیجے مولوی ارشاد کے صاحبزادے محمود ہیں، وہ اچھے ہو رہے ہیں، لیکن بہرحال دعا تو ان کے لیے بھی کرنا چاہیے اور اپنے لیے بھی کرنا چاہیے. اور تمام اپنے بچوں کے لیے، عائشہ کے لیے، بلکہ تمام مسلمانوں کے لیے اللہ تعالیٰ شروع فتن سے محفوظ رکھے. اور یہ بلائیں جو عام ہو رہی ہیں اللہ اس سے ہم سب کو نجات کو دیا تھا فرمائیے. سارے ملک کو اس سے رہائی دیئے اللہ تعالیٰ، سارے ملک کو اس سے برات فرما دیجیے. اللہ تعالیٰ ہر قسم کی خیر اور بھلائی سے ہم سب لوگوں کو مشرف فرمائیے. ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين.